आर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै साथी दिवस। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम अर्पण समर्पण। हामी हरेक दिन आउने गर्छौँ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र कार्यक्रममा तपाईँलाई पनि उपस्थित हुन मन लागेको छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो शनिबार व्यवसायमा हामी कार्यक्रममा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। तपाईँको त्यो गर्मीको समयमा थोरै भए नै शीतल दिने महसुस गरिराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँ आफ्नो आफन्तदेखि टाढा हुनुहुन्छ, टाढा गएर बस्नु भएको छ भने आफ्ना आफन्त मित्रहरूलाई सम्झिन मन लागेको छ भने 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म तनौबाटी सबिना बुझे। तनौबाटी सबिना। हजुर। अनि सबिना जी के छ नयाँ नौलो खबर? एकदमै ठीक छ जी दाइ, अनि तपाईको? हाम्रो पनि सबै ठीक छ। अनि खाजा भयो कि नाइ? आज पनि भएको छैन। अनि तपाईको? हाम्रो पनि भएको छैन। हो, आजसँगै हुने भयो। ए आज सँगै तपाईँसँगै खाने भनेर बसिरहेको कि, अनि तपाईँले चाहिँ हामीलाई कुर्नु हुने, अनि हामी चाहिँ चाँडै किन खाने भनेर। अनि के कसरी बिताइरहनु भएको छ आजको दिन चाहिँ? पानी परिरहेको छ, हल्का अलिकति बसेको छैन। हुन्छ, कार्यक्रममा हुनुहुन्छ आज को कसलाई सम्झिने? धन्यवाद। अनि साथीहरू भन्नुपर्दा रविना नविना बिना सञ्जय सुरु सागर विज्ञान अनि प्रतिमा सलिना रिना अनि सविता मुना अनि मलाई सबिना हुनुहुन्छ उहाँसँग पुरालाई। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो सबिनाजी, गइसक्नु भएको छ। कार्यक्रममा मिठा कुराकानी भयो उहाँसँग र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना पनि राखेर गइसक्नु भएको छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ रेडियो अर्पण 104.5 MHz आउने कार्यक्रम अर्पण समर्पण सुनेर हामीलाई साथ दिइरहनु भएको छ भने 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सन्जु। अनि सन्जुजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। हाम्रो भएको छैन नि तपाईँको नि? ए सँगै खानुपर्छ है, कार्यक्रम सकिने लगतै सँगै खानुपर्छ। त ठाउँ टाढा भए पनि टाइम त एउटै भइहाल्छ नि होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कोराकबाट सन्जु आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुला गरिसकेका छौँ। अब भने एउटा सुमधुर भाका सुन्ने बेला भएको छ। कृष्ण रेउले र जुन रिजाल काफ्लेको आवाज रहेको छ यो भाकामा, बिना स्वादैको भने भाका, अबको क्रममा तपाईँको लागि कार्यक्रममा बजाउन चाहन्छु। यो मिठो भाकापछि कार्यक्रममा फेरि उपस्थित हुने नै छु। नक्कली को ठीक छैन पारा, भोली भोली भनेर नटारा, कि कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी, मन पनि दिनु कान्छी, जोबन पनि दिनु, के माया लाउने हो बिना स्वादैको। ठीक छैन पारा, भोली भोली भनेर नटारा, कि कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी, मन पनि दिनु कान्छी, जोबन पनि दिनु, के माया लाउने हो बिना स्वादको, के माया लाउने हो बिना स्वादको। बिना स्वादैको कृष्ण रेउले र जुन रिजाल काफ्लेको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रम अर्पण समर्पणमा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सुस्मिता लामा। अनि सुस्मिता जी, के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ। अनि खाजा खानु भयो कि भएन नि? हाम्रो त भएको छैन। आज तपाईँ चाहिँ चाँडै हुनुभएछ है? अनि आजको दिन के कसरी बिताइरहनु भएको छ नि? हुन्छ, कार्यक्रममा हुनुहुन्छ, आज कसलाई सम्झिने? सर्वप्रथम तपाईँलाई धन्यवाद, अनि त्यो प्राविधिक दादालाई, अनि मेरो दाई भाइ, अनि बाजू भाइ बुहारी, अनि बुवा मम्मी, घर परिवार सम्पूर्ण, र मलाई सुस्मिता भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई दाई। हुन्छ सुस्मिताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कोराकबाट सुस्मिता आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। तपाईँ अलिकति घामको समयमा भए पनि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बसिरहनु भएको छ। यो गर्मीको समयमा मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि शीतल दिने महसुस गरिराखेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म चैनपुरबाट। चैनपुरबाट के भन्नुभयो? चैनपुर वार्ड नम्बर 2। वार्ड नम्बर 2 बाट। अनि तपाईँको नाम चाहिँ भनेको मैले चाहिँ सन्तोष मुक्तान। सन्तोषजी, के छ तपाईँको नयाँ नौलो खबर? ठिक छ, तपाईँको? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानु भयो कि भएन नि? सँगै खानुपर्छ है। अनि आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले? आजको दिन ठिकै छ, घाम पनि लागेन, पानी परेको शीतल शीतलै महसुस गरिरहनु भएको छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, आज कसलाई सम्झिने? म मेरो दिदी दाइहरूलाई अनि सबभन्दा पहिला सुरु तपाईँलाई धन्यवाद. मेरो दिदी मम्मी बुवा अनि मेरो चिन्ने नचिन्ने सम्पूर्णलाई सन्तोष मुक्तान भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ. सन्तोषजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो. अहिले भने छुट्टिन्छ. नमस्कार. नमस्कार. यति बेला चैनपुरबाट सन्तोष मुक्तान आउनुभएको थियो. आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ. तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ. 055-63-332 र 055-63-333 बाटो हामीले खुला राखिसकेका छौँ. अब पनि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ. अमृता लिङ्गुली मगर र हेमन्त आले मगरको सुमधुर आवाज रहेको आइपुग्यो नौलो गाम भन्ने यो भाकापछि एकछिन विश्रामको समय रहनेछ. विश्रामपछि पुनः उपस्थित हुने नै छौँ. रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला. अर्कै घरको मान्छे म अर्कै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहुला केही तिमी सानो नमस्कार. म गायक हेमन्त शर्मा. यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण 104.5 मेगाहर्ज. आहा खोलेको पानी बगेरे जाने बस्दैन एकै प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ. त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला. फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ. सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाँडी. फोन नम्बर 056-5603-41.

इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0555-63-332 र 0555-63-333 बाटो भएर। आजको यो शनिबार व्यवसायमा कार्यक्रममा हामी मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम अर्पण समर्पण सुनेर बसिरहनु भएको छ भने, तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? ए म काकडाबाट। अलिकति कहाँबाट भन्नुभयो तपाईँले? ए काकडा मकनपुरबाट सन्जु मोक्तान। काकडाबाट सन्जु मोक्तान? अनि के छ सन्जुजी तपाईँको नयाँ नौलो खबर? ठिकै छ, अनि तपाईँहरूको? हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने भयो, कुरै भएन नि। अनि सन्जुजी, हजुर, खाजा खानु भयो कि भएन नि? मेरो भइसक्यो दादा, अनि तपाईँको? हाम्रो त भएको छैन। तपाईँको अलिकति चाँडै भएछ है आज? हजुर, आज चाहिँ तपाईँको अलिकति चाँडै भएछ। अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू? ए दिनहरू यतिकै बस्ने, अनि खाने बस्ने हो। खाने बस्ने, रेडियो सुन्ने, टिभी हेर्ने है? रेडियो कति सुन्छ के अरे, एफएम के अरे फोन कहिले पनि लाँदैन, आज बल्ल बल्ल लागेको एफएम सुन्छ म। सन्जुजी, हजुर, अब पछिल्लो दिनहरूमा आजको जसरी नै फोन हान्नु पऱ्यो नि त, बल्ल पो लाग्छ त। फोन त गरेको नि, कति फोन ट्राई गर्छ, फोन लाग्दै लाग्दैन, बल्ल बल्ल फोन लाग्यो आज। त्यही त भनेको नि, परिश्रमको फल मिठो हुन्छ भन्छ नि, त्यस्तै गरेर अनि आजको जसरी नै भोलिको दिनहरूमा पनि हान्नुहोस्, अवश्य पनि लाग्छ है। हुन्छ। अनि आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने नि? अनि हजुरलाई धन्यवाद। मेरो घर परिवार, मेरो दादा के अरे विदेशमा हुनुहुन्छ, अनि भाइलाई, अनि बहिनीहरू, भाउजू, बुवा सबैलाई, अनि मेरो मनको मान्छेले चाहिँ नाम पनि। हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला काकडाबाट सन्जु मुक्तान आउनुभएको थियो, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0555-63-332 र 0555-63-333 बाटो खुल्ला राखिसकेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर दाई नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रामरी ढुङ्गाना चितवनबाट। शक्तिखोरबाट। के छ राम रामहरिजी तपाईँको नयाँ नौलो खबर? एकदम ठिकठाक छ दाइ, आज त घाम बिहान त पानी पर्छ, आज अहिले त घाम लागिरहेछ। घाम लागिरहेछ, हजुर। अनि खाजा खानु भयो कि भएन नि? खाजा भएको छैन दाइ, तपाईँको भयो? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। ठाउँ टाढा भए पनि टाइम त एउटै भइहाल्छ नि होइन? अनि के गर्नुहुन्छ नि रामहरिजी तपाईँ? अहिले प्लस टूको इक्जाम दिएर बसी बसाइ हुनुहुन्छ। अनि कस्तो भयो नि तपाईँको इक्जाम? समग्रमा राम्रै भएको छ। अनि हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, आज कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद। अर्पण एफएम होल युनिटलाई, अनि मेरो साथीहरू, मेरो कलेजको साथीहरू र मेरो घर परिवार सम्पूर्ण मलाई राम्रो ढुङ्गाना भनेर चिन्न नचिन्ने सम्पूर्णलाई। हुन्छ रामहरिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला शक्तिहोरबाट राम्ररी ढुङ्गाना आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै लागि समर्पण लिँदा लिँदै र लोकदोहोरी भाकाहरू बजाउँदा बजाउँदै आजको लागि कार्यक्रम अर्पण समर्पणको निर्धारित समय सकिएको छ। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा भोलि फेरि अर्को नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, तनहुँबाट सबिना, कोराकबाट सन्जु, कोराकबाट सुस्मिता लामा, चैनपुरबाट सन्तोष मुक्तान, कोराकबाट हिरा तामाङ,